नमस्कार, कार्यक्रम अर्पण बसमा स्वागत छ। प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज। अर्पण बस हरेक हप्ताको बुधबार बिहान 8 बजेको शुभ बिहानी पश्चात आउने गर्दछ। आज पनि हामी उपस्थित भइसकेका छौँ। आजको श्रृङ्खलामा आसन नेपाल पत्रकार महासंघको महाधिवेशनका विषयमा हामी कुराकानी गर्दैछौँ र महाधिवेशनमा प्रेस चौतारीबाट महेन्द्र विष्ट र प्रेस युनियनबाट पोषण केसी अध्यक्षमा उठ्ने पक्का पक्की भइसकेको छ। उम्मेदवारी घोषणा भइसकेको छ। प्रेस चौतारीका तर्फबाट उठ्न लाग्नुभएका महेन्द्र विष्टलाई क्रान्तिकारी पत्रकार संघको समर्थन रहेको छ। प्रेस युनियन भने अब आसन्न चुनावमा एक्लै उठ्ने तयारीमा रहेको छ। हामी आसन्न महाधिवेशनका दुई अध्यक्षका उम्मेद्वारसँग कुराकानी गर्ने प्रयासमा रहेका छौँ। हामी सुरुमा कुराकानी गर्दैछौँ प्रेस चौतारीबाट अध्यक्षका उम्मेद्वार डाक्टर महेन्द्र विष्टसँग हामी कुराकानी गर्दैछौँ। निकै लामो पत्रकारिताको अनुभव पनि उहाँमा रहेको छ। उहाँको उम्मेद्वारी के का लागि र एजेन्डा उहाँका के रहेका छन् यो विषयमा हामी कुराकानी गर्दैछौँ। नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशन जुन 20 र 21 गते काठमाडौँमा हुँदैछ, महाधिवेशनको पूर्व सन्ध्यामा रहेर हामी अर्पण बहसमा कुराकानी गर्ने जमर्कोमा जुड्दैछौ। प्रेस चौतारीका तर्फबाट अध्यक्षका उम्मेद्वार महेन्द्र विष्ट, त्यसै गरी प्रेस युनियनका तर्फबाट अध्यक्षका उम्मेद्वार पोषण केसीसँग हामी कुराकानी गर्दैछौ। सुरुमा हामी कुराकानी गर्दैछौ प्रेस चौतारीका तर्फबाट अध्यक्षका उम्मेद्वार महेन्द्र विष्ट, उहाँलाई क्रान्तिकारी पत्रकार संघको पनि समर्थन रहेको छ। उहाँलाई भोट किन दिने र एजेन्डा के छन्, उम्मेदवारी के का लागि, डाक्टर महेन्द्र विष्ट हामीसँग यति बेला टेलिफोन सम्पर्कमा हुनुहुन्छ। डाक्टर महेन्द्र विष्टजीलाई स्वागत छ रेडियो अर्पणको अर्पण बस कार्यक्रममा। हजुर, धन्यवाद। जुन आसन्न महाधिवेशन आउँदैछ 20-21 गते, डाक्टर महेन्द्र विष्टको उम्मेदवारी के का लागि अध्यक्षमा? अध्यक्ष पदमा भयो के का लागि भन्दाखेरि चाहिँ पत्रकारको हक हित, पत्रकार महासंघको पुनर्संरचना र व्यावसायिक पत्रकारिताको प्रवर्धन मूल रूपमा चाहिँ यही नै हो। त्यति पुरा गर्न सक्नुहुन्छ यहाँले अध्यक्षमा विजयी भइसके पश्चात? अवश्य पनि तपाईँले यसका लागि आधारको रूपमा हेर्न सक्नुहुन्छ मेरो पेसागत रूपमा, व्यावसायिक रूपमा गरेको 20 वर्षभन्दा लामो पत्रकारिताको अनुभव, सबै खाले सञ्चार माध्यममा रेडियो, टेलिभिजन, पत्र पत्रिका सबै खाले सञ्चार माध्यममा काम गरेको अनुभव, नेतृत्वदायी रूपमा खेलेको भूमिका, पत्रकार महासंघमै पनि रहेर खेलेको भूमिका र मेरो अध्ययन अनुसन्धानको क्षेत्र, यी सबै आधारमा हेर्दाखेरि मैले यी कन्फिडेन्टका साथ नै भनेको यी काम गर्न सकिने गरी मात्रै मैले प्रतिबद्धता व्यक्त गरेको छु। पक्कै पनि 2 दशक भइसकेको छ यहाँको यो पत्रकारिता क्षेत्रमा हात हाल्नु भएको, सँगै अब प्रतिस्पर्धा पनि हुँदैछ। यो प्रतिस्पर्धामा चाहिँ कस्तो पाउनु भएको छ यहाँले आशा? अनि प्रतिस्पर्धा त एउटा अब डेमोक्रेटिक एक्सर्साइज हो, स्वाभाविक रूपमा हुन्छ नै। मूलभूत रूपमा दुईवटा प्यानलको रूपमा अगाडि बढ्ने जुन देखिरहेको छ, अब त्यसलाई स्वच्छ ढङ्गले सम्पन्न गर्ने, प्रतिस्पर्धाको रूपमा अगाडि बढाउने र अन्तत पत्रकार महासंघ हामी सबैको छात्र संगठन हो, साझा संगठन हो सबै पत्रकारहरूको, त्यसलाई साझा रूपमै बढी सञ्चालन गर्ने केही नै भूमिकामा लाग्नुपर्छ। अहिले चुनावको सन्दर्भमा आफ्नो खालको समूह बन्नु, लाइक माइन्डेडहरूको त्यसलाई सिकाउन हुनु त्यो स्वाभाविक प्रक्रिया हो, तर यसले निर्वाचन पछि पत्रकारको समग्रतामा अगाडि बढाउन सबैले सहयोग, साथ, समर्थन हुनेछ र यी हाम्रा लक्ष्यहरूलाई प्रतिबद्धता पुरा गर्न सकिनेछ भन्ने नि मलाई लाग्छ। यहाँले भन्नुभयो जस्तै अघि हक हित र क्षमता वृद्धि पत्रकारका कुराकानी गर्नुभयो, यो यसको लागि तपाईँ अब तत्पर भएर लाग्नुहुनेछ आगामी नेतृत्व पश्चात। यो अवस्थामा चाहिँ तपाईँले देशैभरिको आकलन गर्नुभएको होला, कस्तो पाउनु भएको छ पत्रकारको अवस्था हक हितका विषयमा, श्रमजीविका विषयमा? हजुर, मैले अब यी पछिल्लो चरणमा पनि देशका प्रमुख प्रमुख नाकाहरूमा धेरैजसो ठाउँहरूमा प्रत्यक्ष रूपमा साथीहरूसँग भेटघाट गरेर घुमेर पनि मैले हेरेँ। सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका विभिन्न भागहरूमा, पोइन्टहरूमा, नाकाहरूमा हामी छलफल पनि गऱ्यौँ साथीहरूसँग। त्यो गर्दाखेरि समग्रतामा दुई खालको चिन्ताहरू देखिरहेको छ। एउटा चाहिँ सञ्जीव पत्रकारको कुरा गरेको लामो भयो, सञ्जीव पत्रकार होइन आएको पनि 20 वर्ष भइसक्यो, तर त्यसको कारण हुन सकेन। यसले गर्दाखेरि पत्रकारहरू पत्रकारिताको पेसामा रहिरहनलाई एकदम मुस्किल भइरहेको छ, उनको जीविका पनि धान्न गाह्रो भइरहेको छ, व्यावसायिकताको प्रवर्धन पनि गाह्रो भइरहेको छ भन्ने कुरा भएको छ। र त्यसै कारणले पनि मैले प्रायोरिटीमा राखेर यो विषयलाई हेर्न खोजेको हुँ। त्यसै गरी पत्रकारिताको मर्यादा एकदमै कमजोर हुँदै हुँदै खस्कँदै खस्कँदै गइरहेको छ। पत्रकारको रूपमा अब देशभरि जसरी हामीले एउटा शिर ठाडो गरेर एउटा खालको आस्थाको रूपमा हेर्नुपर्ने हो, त्यो हेर्न नसकिरहेको अवस्था छ। त्यसले गर्दा मर्यादित पत्रकारिताको प्रवर्धन गरौँ भन्ने साथीहरूको छ। त्यसै गरी मिडियाहरू, ठुला मिडियाहरूमा एक खालको समस्या छ, इजोजन फ्रिडमको समस्याहरू छ भने सानो मिडियाहरूमा चाहिँ उनको कतिकै मुस्किल पर्ने, संरक्षणै गर्नुपर्ने अवस्था छ। त्यो विषयमा पनि साथीहरूको बढी चासो तपाईँले के गर्नुहुन्छ भन्ने ध्यानकर्षण भइरहेको छ। त्यसमा पनि हामीले प्रायोरिटीमा राखेर, किनभने मिडिया बहुलवादको हामी कुरा गर्छौँ, सबै खाले मिडियाहरू सबै खाले आवाज समावेशी आवाजको रूपमा अगाडि बढ्नुपर्छ, त्यसमा ध्यान दिने भनेका छौँ। साथीहरूको धारणा जे छ, मैले अध्ययन अनुसन्धान अनुभवका आधारमा जे पाएको छु त्यसमा मेल खाने खालको छ र सामूहिक रूपमा त्यसलाई एड्रेस गर्न सकिने अवस्था छ भन्ने मलाई लाग्छ। डाक्टर विष्ट, यहाँले भन्नुभयो जस्तै जुन ठुला मिडियामा समस्या छन् भनेर भन्नुभयो, अब यो महासङ्घमा पनि आबद्ध रहने मिडिया पनि सञ्चालन गर्ने, मिडिया हाउस पनि सञ्चालन गर्ने, यस किसिमले चाहिँ यो श्रमजीवीका मुद्दाहरू स्थापित हुन नसकेको हो? होइन, महासङ्घमा रहने अब मिडियामा पनि रहने भनेको मिडिया सञ्चालकको हिसाबमा रहँदाखेरि उहाँले यदि एडिटोरियल पार्टी हेर्ने हो भने त्यो महासङ्घको सदस्यको रूपमा रहन्छ, यदि व्यवस्थापन मात्रै हो भने महासङ्घको सदस्यको रूपमा रहन हुँदैन। र व्यक्तिको हकमा त श्रमजीवीले नै अब मिडियामा पनि काम गर्ने हो, त्यसको पनि प्रोफेसनल आफ्नो अर्गनाइजेसनको नेतृत्व गर्ने हो, त्यसले यो विषयलाई अप्ठ्यारो पार्छ जस्तो मलाई लाग्दैन। पत्रकार नै अलिकति अब यो जागिरबाट विस्थापित हुने एउटा डर पनि हुन्छ, यो श्रमजीवीका कुरा गर्ने बित्तिकै अलिकति व्यवस्थापन पक्षसँग बोल्न नसक्ने अवस्था, आफ्नो जागिर जान्छ भन्ने डरमा हो, यो अर्को मुख्य एउटा चुनौतीको विषय समस्याको रूपमा रहेको छ। त्यसमा व्यक्तिले डिल गर्दाखेरि त्यो खतराहरू रहन्छ, त्यसको जोखिमहरू रहन्छ, तर सङ्गठनले डिल गर्ने कुराहरू हो। व्यक्तिका विषयहरूलाई समेटेर उनको हकको लागि लड्नको निम्ति नै पत्रकार महासङ्घ हो नि। अहिले अब पेसागत सङ्गठनको रूपमा बढी चिनिएको छ, तैपनि अब सामाजिक मान्यताको हिसाबमा यो ट्रेड युनियनको रूपमा छ। अब यसलाई हामीले आएपछि चाहिँ वैधानिक अधिकार सम्पन्न, ट्रेड युनियन अधिकार सम्पन्न पेसागत सङ्गठनको रूपमा अगाडि बढाउन खोजिरहेको छौँ। त्यसले गर्दा व्यक्तिले भय राखेर आफ्नो अधिकारबाट खुम्चनुपर्ने अवस्था आउँदैन। संस्थाको स्ट्रेन्थ हेर्नुपर्छ, अरू खालको अनावश्यक मागमा त हामी जानुहुन्न, तर धान्न सक्ने र आवश्यक हुने यी मागहरूको निम्ति त व्यक्तिले हस्किनुपर्ने कुरा आउँदैन। सङ्गठनले, त्यसको महासङ्घले नै त्यसको नेतृत्व लिन्छ, कुनै पनि जोखिमबाट पार लगाउने जिम्मा महासङ्घको हुन्छ। यदि त्यो माग राख्दाखेरि प्रशासनले निकाल्यो, व्यवस्थापन पक्षले निकाल्यो भने महासङ्घ त्यहाँ गएर बोल्छ? महासङ्घले बोल्छ मात्र होइन, त्यसको लागि पुनर्स्थापना गर्ने र उसको क्षतिपूर्ति सहितको सुविधा दिलाउने काम गर्छ। अब यो चुनावको पूर्व सन्ध्यामा हो या चुनाव पछि पनि गर्ने हो, एउटा अलिकति नेताहरूले जस्तै भाषण अब आश्वासन दिने, यहाँमा रहला या नरहला? होइन, अब त्यो चाहिँ पत्रकारहरूको विश्वसनीयता अलिक खस्किएको सङ्केत हो तपाईँको कुरा भने, र त्यस्तो मेरो हकमा त्यो हुँदैन, किनभने म चाहिँ अब एकसँग नै विश्वास गर्छु र अहिले चुनावको लागि यो जुटा आश्वासन दिएर हिँड्नुपर्ने कुनै आवश्यकता पनि छैन, र हामीले जे गर्न सकिने हो त्यति भन्ने हो र जे भनेको छ त्यसलाई गर्ने नै हो। नेतृत्वमा पुगेपछि डाक्टर महेन्द्र विष्टले चाहिँ पत्रकारको सुरक्षा, हकित, श्रमजीवीको लागि लड्नेछ, एकदम देखिने गरी परिणाममा आउने गरी लड्नेछ। अब चितवनबाट पनि यहाँलाई अब भोट हाल्न आउँदै हुनुहुन्छ सभासदजीहरू, उहाँको लागि के भन्नुहुन्छ? चितवन र आसपासको क्षेत्रको साथीहरूलाई म आह्वान गर्न चाहन्छु कि हामीले सञ्जीव पत्रकारको हकित र सानो लगानीमा रहेका मिडियाहरूको प्रवर्धन, सम्मानपातिक विज्ञापनदेखि लोकल विज्ञापन, लोकल मिडियामै हुनेदेखि यस्ता खालका जुन विषयहरू उठाइरहेका छन् त्यो प्रत्यक्ष रूपमा सम्बोधन गर्ने खालका विषय हुन्। एजेन्डाको आधारमा, व्यक्तिको आधारमा, विगतको भूमिकाको आधारमा र तपाईँले अब मान्नुहुन्छ भने मेरो क्षमताको आधारमा पनि समर्थन गरिदिनुहोस्, साथ दिनुहोस्। तपाईँहरूलाई हामीले भविष्यमा त्यो गरे बापत कुनै पनि पश्चाताप हुनुपर्ने अवस्था अथवा शिर निर्णय अवस्था दिने छैन, यही नै म प्रतिबद्धता र आह्वान पनि गर्न चाहन्छु। सँगै थोरै कुराकानी प्रसङ्ग जोडौँ, यो पछिल्लो समय देशमा सञ्चार माध्यम बढी वृद्धि भइरहेका छन्, स्थापना भइराखेका छन्, यसलाई राम्रो रूपमा पक्कै पनि लिनुपर्छ, सँगै प्रतिस्पर्धाको हिसाबले कतिपय सञ्चार माध्यम अलि धराशयी अवस्थामा अथवा बन्द हुने अवस्थामा पनि छन्, यसले गर्दा एउटा मिडिया बन्द हुने र त्यसमा रहेका पत्रकारहरू पनि विस्थापित हुने अवस्था रहेको छ, यसलाई चाहिँ कसरी बुझ्नुहुन्छ यहाँले? यसमा हामीले दुईवटा खालका अवधारणाहरूलाई सँगसँगै अगाडि बढाएका छौँ। एउटा मिडियाको प्रवर्धनका लागि, जस्तो रेडियोकै कुरा गर्यो भने फ्रिक्वेन्सी जुधेर पनि हैरान, टेक्निकल समस्याहरू पनि छन् यी र यस्ता खालका विज्ञापनका अरू विषयहरू, बजार प्रवर्धनका विषयहरू, अनि त्यो भेट्नको लागि एउटा राष्ट्रिय मिडिया आयोग भनेर हामीले परिकल्पना गर्छौँ, जुन स्वनियमनकारी निकायको रूपमा हुन्छ, त्यो मार्फत हामीले यसलाई सम्बोधन गर्ने प्रयास गर्नेछौँ। र अर्को पत्रकारको दक्षता अभिवृद्धि एकदमै महत्त्वपूर्ण कुरा छ, त्यसको लागि हामीले राष्ट्रिय तहको एउटा आनसन्तर प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने र त्यो मार्फत सबै न्यू कमर, मिड करियर र एडिटर लेभलकोहरूलाई पनि ट्रेनिङ दिने, ट्रेन एनालाइसिस गर्ने, अध्ययन अनुसन्धान गर्ने यो विषयलाई अघि सारेका छौँ। यी सबै कुराहरूले गर्दाखेरि मिडियाको प्रवर्धन पनि हुने, सम्झी पत्रकारको हित पनि हुने, यी कुरालाई सँगसँगै हामीले अगाडि बढाउने प्रयास गरिरहेको छौँ। अब यो नामको लागि पनि एउटा मिडिया हाउस सञ्चालन गर्ने, सुरुमा लगानी गरिदिने, त्यसपछि अलिक समस्याको रूपमा रहने, पछि सञ्चालन गर्दाखेरि अप्ठ्यारो हुने, एउटा नामको लागि पनि एउटा व्यक्ति विशेषले यसरी संस्था खोल्ने परम्परा जस्तै बस्यो कि? अनि यसमा विचार अभिव्यक्तिको स्वतन्त्रतालाई प्रयोग गर्ने राइट सबैलाई छ, त्यसमा हामी मान्छौँ। तर मिडियामा आउने मान्छेले अन्य उद्देश्य, व्यस्तित इन्ट्रेस्ट राखेर, निहित उद्देश्य राखेर चाहिँ आउनु भएन, उहाँले व्यावसायिक उद्देश्य नै राख्नु पऱ्यो। त्यो बाहेक अरू मिडियाको हकमा त व्यावसायिक उद्देश्य राखेकोलाई संरक्षण हामीले गर्नको लागि हरदम प्रयास गर्छौँ। अर्को व्यस्तित इन्ट्रेस्ट राखेर, कुनै खालको एकदम पोलिटिकल पार्टी पोलिटिक्सको मात्रै इन्ट्रेस्ट राखेर, अथवा कुनै क्रिमिनल ग्रुपको इन्ट्रेस्ट राखेर, कुनै अन्तको बिजनेस प्रमोसन गर्ने इन्ट्रेस्ट राखेर त्यसरी मिडिया सञ्चालन गर्नेहरूले त उनको आफ्नो बारेमा आफैले सोच्ने कुरो हो। हामीले चाहिँ व्यावसायिक लगानीलाई चाहिँ प्रवर्धन गर्ने नै हिसाबमा जान्छौँ, त्यस्तो खालको लगानी आकर्षित गर्ने हिसाबमै जान्छौँ। त्यो बाहेक अरू चाहिँ अब लगानीको ट्रान्सपेरेन्ट गर्ने र लगानी गर्न आउने मान्छेहरूको चाहिँ त्यो सोर्सलाई पनि ट्रान्सपेरेन्ट गर्ने गरेपछि बाँकी के आधारमा कसरी आउनुभयो त्यो पनि स्पष्ट हुन्छ जस्तो मलाई लाग्छ। त्यो आवश्यकता हो जुन एउटै जिल्लामा 10-12 एफएम स्टेसन खुल्ने, 4-5 टेलिभिजन, 20-25 पत्र पत्रिका खुल्ने, यो आवश्यकता रहन्छ एउटा जिल्लामा? त्यो चाहिँ अब त्यहाँको स्थानीय यो ठ्याक्कै हिसाबमा भन्न त गाह्रो हुन्छ, जिल्लाको अवस्था अनुसार, त्यसको स्ट्रेन्थ अनुसार, त्यसले कभर गर्ने एरिया अनुसार, दिने कन्टेन्ट अनुसार पनि फरक फरक हुन्छ। किनभने उसले एउटै विषय 4 रेडियोबाट भनेर केही अर्थ छैन, आफ्नो स्पेसलाइज छ भने त्यस्तो 4-5 पनि अर्थ रहन सक्छ। किनभने लोकल मिडियाहरूको भूमिका त एकदमै बढी हुन्छ नि, यो बहुलवादको सन्दर्भमा अथवा लोकतन्त्रको प्रवर्धनको सन्दर्भमा अथवा आधारभूत तहका नागरिकहरूको जीवनस्तर उकास्ने सन्दर्भमा उनको भूमिका हुन्छ। तर त्यो भूमिकालाई चाहिँ एउटा खालको स्पेसलाइज गरेर लिएर जाने भने हुन्छ। त्यस कारणले गर्दाखेरि कति मिडिया आवश्यक छ, कति छैन भन्ने कुरालाई हामीले रोकेर बन्द गर्न त सक्दैनौँ, तर उनको चाहिँ सस्टेनेबिलिटीलाई हेरेर, उनको दिगोपनलाई हेरेर चाहिँ मर्जको हिसाबमा पनि जानुपर्छ कि भन्ने सोचाइ नै अगाडि बढाइरहेछौँ। के छ मर्ज होला त्यहीहरूको अभ्यास हेर्दाखेरि त्यो एउटा खालको सफल जस्तो देखिएको छ। त्यसलाई मिडियामा कसरी ल्याउन सकिन्छ भन्ने चाहिँ मैले पर्सनली पनि अर्थविदहरूसँग यस्तो मर्जरको प्रोसेसमा लागेकाहरूसँग डिस्कसन गरेको छु, मिडिया म्यानेजमेन्ट र त्यस्तो खालको एक्सपर्टहरूको बिचमा अनि जर्नलिस्टहरूको बिचमा हामीले अब केही छलफलको क्रमहरू अगाडि बढाउनुपर्छ, त्यसले सायद सकारात्मक हिसाबमा लग्यो भने त्यो सिस्टममा पनि जानुपर्छ जस्तो लाग्छ। यहाँको यो क्रान्तिकारी पत्रकार सङ्घसँग एलायन्स हो? हो, हाम्रो अहिले म अध्यक्ष भइरहेको प्यानलको चाहिँ 85 प्रस्ताव हो, क्रान्तिकारी पत्रकार सङ्घको समर्थन हो र यसपछि यसको दायरा फराकिलो हुँदै जान्छ, त्यसमा अन्य खालका पक्षहरू पनि मूलभूत रूपमा हामी त प्रेस युनियनसँग पनि चाहन्थ्यौँ, तर प्रेस युनियनसँग अब सिधा प्रतिस्पर्धाको अवस्था भएकोले त्यो बाहेकका अरू सबै खालका विचार राख्ने, सबै खालको विधालाई समेट्ने र सबै खालको तपाईँ भूमिकामा रहने खालको समूहको बिचमा ब्रडर अलायन्स भएर अगाडि बढ्छौँ। हुन्छ डाक्टर विष्ट, हामीलाई समय दिनुभयो, कुराकानी गर्नुभयो, यहाँलाई धन्यवाद दिन्छौँ र आसन्न महाधिवेशनमा यहाँ अध्यक्षमा निर्वाचित हुनुहुनेछ हामी कामना गर्छौँ। धन्यवाद। प्रेस चौतारीका तर्फबाट आसन्न नेपाल पत्रकार महासंघको महाधिवेशनमा अध्यक्षका उम्मेद्वार डाक्टर महेन्द्र विश्वसँग हामीले कुराकानी गर्यौं र उहाँलाई क्रान्तिकारी पत्रकार संघको पनि समर्थन रहेको छ, उहाँको उम्मेद्वारी एजेन्डाका विषयमा कुराकानी गर्यौं। अब हामी अर्का अध्यक्षका उम्मेद्वारसँग कुराकानी गर्ने प्रयासमा छौं। प्रेस युनियन अब आसन्न महाधिवेशनमा एक्लै चुनावमा लड्दैछ, पोषण केसी अध्यक्षका उम्मेद्वार हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्ने प्रयासमा रहेका छौं। यही 20 र 21 गते काठमाडौँमा नेपाल पत्रकार महासंघको महाधिवेशन हुँदैछ र अध्यक्षका लागि 2 उम्मेदवारी देखिएको छ र यसअघि पनि अध्यक्षका उम्मेद्वारहरूले नेपाल पत्रकार महासंघको पेसागत दक्षता वृद्धि र महासंघलाई ट्रेड युनियन बनाउनु पर्ने पनि बताइरहेका छन्। यो अवस्थामा अब नयाँ नेतृत्व कसरी अगाडि बढ्नेछ, चुनौतीहरू के कस्ता छन्, श्रमजीवी ऐनका मुद्दामा यी नेतृत्व अब कसरी लाग्नेछन्, उनीहरूको धारणा हामी बुझ्ने प्रयासमा रहेका छौँ। प्रेस युनियनका तर्फबाट अध्यक्षका उम्मेद्वार पोषण केसीसँग हामी कुराकानी गर्दैछौँ। हिजो मात्र प्रेस युनियनले आफ्नो तर्फबाट चुनावमा उठ्नको लागि सम्पूर्ण उम्मेद्वारको नाम टुङ्गो लगाएको छ। एक्लै चुनावी मैदानमा छ प्रेस युनियन। प्रेस चौतारीलाई भने क्रान्तिकारी पत्रकार संघले समर्थन जनाएको छ। उनीहरू संयुक्त प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका छन्। प्रेस युनियनले क्रान्तिकारी पत्रकार महासंघ सहमति गर्ने प्रयास गरेको थियो, तर प्रयास विफल भएको छ। त्यसैले एक्लै चुनावी मैदानमा उत्रने प्रेस युनियनले हिजो निर्णय गरिसकेको छ। र प्रेस युनियनका तर्फबाट पोषण केसीले आफ्नो उम्मेदवारी दिनुभएको छ। उहाँसँग पनि निकै लामो अनुभव रहेको छ पत्रकारिताको क्षेत्रमा। उहाँको उम्मेदवारी एजेन्डा, अब पत्रकार महासंघ कसरी अगाडि बढ्नेछ निर्वाचित भइसके पश्चात, यो विषयमा हामी रेडियो अर्पण 104.5 मेगाहर्जको अर्पण बहसमा कुराकानी गरिरहेका छौँ। तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ अर्पण बहस सुनिरहनु भएको छ। हरेक हप्ताको बुधबार बिहान 8 बजेको शुभ बिहानी पश्चात अर्पण बहस आउने गर्छ। हामी एकैछिन विश्राम लिनेछौँ, त्यसपछि हामी फेरि पनि उपस्थित हुनेछौँ। होइन हजुर, निराश देख्दैछु नि, के को चिन्ता परेको छ आज भोलि? हेर्न बुढी, घर बनाउने त भनियो, घर बनाउन आवश्यक सामग्री कहाँबाट ल्याउने भनेर चिन्तामा परेको छु। ल हजुरलाई थाहा छैन र, हाम्रै बकुलर चोकमा भएको अरियाल सप्लायर्समा घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि। ए हो र, त्यसो भए म अहिले हेरिहालेँ। हजुर, हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट, बाथरूम, सेनेटरीका सामान, नेपाटप टंकी, सिसा, शिखर फ्लाइओवर, रेडिमेड ढोका, साथै पशुपति पेन्ट्स पनि उपलब्ध छ। अरियल सप्लायर सेन्टर, तपाईँको नाम, तपाईँको घर बलियो र आकर्षक निर्माणमा सहयोग गर्ने हाम्रो काम। सम्पर्क अर्याल सप्लायर सेन्टर, रनपाठ बकुलर चोक, रेडियो अर्पण अगाडि, प्रोप्राइटर भेषराज अर्याल, मोबाइल 9845117119। पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट 50 मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ। फोन 0556168040। ग्रुप ए का लागि पहिलो प्रश्न, चितवन को भरपर्दो विश्वासिलो ट्राभल्स कुन हो? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स, सही जवाफ। अब दोस्रो प्रश्न, हवाई टिकट, रेल टिकट, अन्तर्राष्ट्रिय कुरियर, मनी चेन्ज, सम्पूर्ण सेवा एकै ठाउँमा कुन ट्राभल्समा रहेको छ? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स, सही जवाफ। हो, तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्सको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस्, साथमा विदेशबाट पठाएको भिसा प्रोसेसिङ तथा श्रम स्वीकृतिका लागि सहयोग गरिन्छ, साथै रिकन्फर्म क्यान्सलिङको सुविधा। सम्पर्क न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स, सौराहा चोक, हिमालयन ब्याङ्कको भवन, फोन नम्बर 0556060031, मोबाइल नम्बर 9843540161। ए बुवा, के कुरो पक्का भो? कतै मेरो बिहे त होइन? चुप, हुन्छ तेरो बिहे, नयाँ घर बनाउने कुरो पो पक्का भो भने? त्यसो भए त मगनी चोक पर्सा नजिकै रहेको न्यू ब्रह्मदेव सिद्धबाबा हार्डवेयर तथा पलानचोक भगवती इन्टरप्राइजेसलाई निर्माण सामग्रीको जिम्मा दिनु न।

प्रेस चौतारीका तर्फबाट अध्यक्षका उम्मेद्वार डाक्टर महेन्द्र विष्टसँग हामीले प्रेस युनियनका तर्फबाट अध्यक्षका उम्मेद्वार पोषण केसीसँग कुराकानी गर्ने जमर्को गरेका थियौँ। उहाँसँगको सम्पर्क हुन सकेको छैन। हामी प्रेस युनियनका तर्फबाट सचिवका उम्मेद्वार प्रकाश थापासँग हामी कुराकानी गर्ने जमर्कोमा यति बेला रहेका छौँ र उहाँको उम्मेद्वारी र समग्र प्रेस युनियन एक्लै चुनावी मैदानमा आउनुको पछाडि के छ, अब किन एक्लै आउन लाग्यो प्रेस युनियन महाधिवेशनको यो महाधिवेशनमा, हामी यस विषयमा कुराकानी गर्दैछौँ सचिवका उम्मेद्वार प्रकाश थापासँग। प्रकाशजीलाई स्वागत छ रेडियो अर्पणको अर्पण बस कार्यक्रममा। हजुर धन्यवाद। सुरुमा यहाँको उम्मेदवारी के का लागि? अब खासमा अब 24 महाधिवेशन हुँदैछ, काठमाडौँमा हुँदैछ र मेरो उम्मेदवारी सँगै चाहिँ हाम्रो टिमको उम्मेदवारीको कुराकानी गर्नुपर्ने हुन्छ। फर्स्टमा हाम्रो उम्मेदवारी खासमा चाहिँ 56 वर्षको जुन इतिहास छ नेपाल पत्रकार महासङ्घको, सबैभन्दा पहिला कृष्ण प्रसाद भट्टराई सभापति भएर नेपाल पत्रकार महासङ्घ जसरी चाहिँ चलेको थियो र हामी प्रजातान्त्रिक जुन चाहिँ प्यानल छ अहिले चाहिँ हामी 56 वर्षको इतिहासमा नेपाल पत्रकार महासङ्घ प्रजातान्त्रिक समूहले गुमाउनु पर्दाखेरिको 3 वर्षको जुन गतिविधि छ नेपाल पत्रकार महासङ्घको, यसले के देखाउँछ भने प्रजातान्त्रिक समूहहरू पेसागत हकितको लागि स्थापना भएको छात्र सङ्गठन नेपाल पत्रकार महासङ्घमा नहुँदाखेरि देशभरिका पत्रकारहरूले भोग्नु परेको पीडाको सँगै पेसागत जुन संस्थाहरू छन् उनीहरूले पाउनुपर्ने जे थियो त्यो कुराहरू नेपाल पत्रकार महासङ्घले गर्न नसकेको सँगै चाहिँ धेरै कुराहरू छन्, श्रमजीवीका मुद्दा छन्, त्यसै गरी अन्य कुराहरू जुन नेपाल पत्रकार महासङ्घले गर्नुपर्ने थियो ती नहुन सकेको हुनाले अहिले चाहिँ हामी कसैसँग मिलेर भन्दा पनि प्रजातान्त्रिक समूहहरू एक ठाउँमा आएर एकजुट भएर नेपाल पत्रकार महासङ्घमा जानुपर्ने आवश्यकता भएको हुनाले र हामीले जित सुनिश्चित गर्नुपर्ने भएको हुनाले सबै लोकतान्त्रिक विचारका सबै पत्रकारहरू एक ठाउँमा आएर अहिले चुनावी मैदानमा आएको अवस्था हो र जित्नुपर्ने आवश्यकता भएको हुनाले हामी सबै एक ठाउँमा आएर अहिले चाहिँ चुनावी मैदानमा छौँ। यहाँहरूको क्रान्तिकारी पत्रकार महासङ्घ किन सहमति हुन सकेन? हामी खासमा चाहिँ यो जुन एलायन्सको कुरा छ, मिल्ने कुरा छ, यसमा चाहिँ सुरुदेखि नै कुराकानी भइराखेका थिए तर कुनै एक कर्नरबाट भइरहेको थिए, तर पनि हामी कसैसँग नमिलिकन प्रजातान्त्रिक समूह एक भएर अगाडि बढ्नुपर्छ, हामी चुनाव जितिन्छ र सम्पूर्ण जुन अहिले देशभरिका पत्रकारहरूको एक भएर प्रजातान्त्रिक समूहहरू एक भएर अगाडि आयो भने हामी चुनाव जितिन्छ, कसैसँग मिल्नु हुँदैन भन्ने पहिलेदेखिको एउटा धार थियो र त्यस कारणले पनि हामी चाहिँ चुनाव जित्नकै लागि अथवा चाहिँ चुनाव जितिन्छ कसैको भोट कलेक्सन गरेर एक ठाउँमा लिएर गरिन्छ भन्ने कुरालाई चाहिँ नमान्ने एक खालको समूह जो लोकतन्त्रलाई मान्ने र लोकतन्त्रवादी पत्रकारहरू चाहिँ उनीहरूको कारणले र उनीहरूले मिल्नु हुँदैन भन्ने आवाज आएको हुनाले नभएको हो यो। अब यहाँहरू एक्लै चुनावी मैदानमा हुनुहुन्छ, प्रेस चौतारी क्रान्तिकारी पत्रकारसँग एलायन्स गरिसकेको अवस्था छ, के होला अब प्रेस चौतारीसँग अब यहाँहरूको प्रतिस्पर्धा हजुर कस्तो रहला? यसमा हामी खुल्लै अहिले प्रष्टै छ कि के अब नेपाल पत्रकार महासङ्घ 3 वर्ष यो एक कार्यकाल प्रजातान्त्रिक समूह लोकतन्त्रवादीहरूको हातबाट सुस्किँदाखेरि हुन त योभन्दा पहिले पनि केही कमी कमजोरी भयो होला, हाम्रै लोकतन्त्रवादीको हातमा थियो भने नेतृत्व लोकतन्त्रवादीकैमा थियो, तर पनि यो बिचमा यो 3 वर्ष अवधिमा जे जे कुराहरू भए, जे जे घटनाहरू भए, यी कुराहरूले गर्दाखेरि भोटिङ भोटमा केही तलमाथि एलायन्सले गर्दा केही बढी जस्तो देखिए पनि हाम्रो मुद्दा, हाम्रो एजेन्डा र देशभरिका पत्रकारहरूको जुन खालको चाहिँ समस्या छ यो एजेन्डा बोक्ने समूहलाई पक्कै पनि देशभरिका पत्रकारहरूले पनि आस्थाको आधारमा भन्दा पनि एजेन्डाको आधारमा र मुद्दाको आधारमा जिताउनु हुनेछ भन्ने नै ठुलो कुरा हो र हामीलाई विश्वास छ हामी जितको एकदमै नजिक छौँ। के छ एजेन्डाहरू अब गएर आधार यहाँले भन्नुभयो जितको नजिक छौँ भनेर, आधार चाहिँ के छ यहाँको? जस्तो योभन्दा अगाडि 23 महाधिवेशन हुँदाखेरि हाम्रो देशभरिका पार्षदहरूको संख्या हजार एराउन्डमा थियो, तर अहिले केही अमुक संस्थाहरूले महासङ्घ नेपाल पत्रकार महासङ्घलाई कब्जा गर्ने रणनीतिका अनुसार अगाडि बढे र अहिले झन्डै 1600 भन्दा बढी पार्षदहरू अहिले चाहिँ चौबिसौँ महाधिवेशनमा भाग लिँदैछन्। 1600 3 वर्षको अन्तरालमा 3 वर्ष अवधिमा झन्डै 1000 बढेर 1600 पार्षद कसरी बने, यो एउटा शुद्धिकरणको कुरा छ। शुद्धिकरण अनिवार्य छ, आवश्यक छ। त्यसै गरी श्रमजीवीका मुद्दा जुन चाहिँ हामीले यो पत्रकार महासङ्घ चुनाव आउँदाखेरि मुद्दाको रूपमा मात्रै उठाइरहेको अवस्था छ, तर यो लागू कार्यान्वयन गर्ने अवस्था अहिलेसम्म नेपाल पत्रकार महासङ्घले न बनाउन सक्यो न यसमा चाहिँ केही कुरा अगाडि बढाएको देखियो। र अर्को कुरा, नेपाल पत्रकार महासङ्घ छाता सङ्गठन मात्रै भनिन्छ, र छाता सङ्गठन होइन कि नेपाल पत्रकारमा छाना सङ्गठन बनाउनु पर्दो रहेछ। छाता भनेको जता ओढाए पनि ओढिने, जता जसलाई पानी जसलाई आवश्यक छ त्यता ओढाइने जस्तो चाहिँ भयो। त्यस कारणले गर्दा यसलाई छाना सङ्गठन बनाउनु आवश्यक छ, र त्यो सँगसँगै शुद्धिकरण र यो सँगसँगै चाहिँ ट्रेड युनियनको मुद्दा पनि आएको छ। नेपाल पत्रकार महासङ्घ ट्रेड युनियनमा रूपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता छ, र श्रमजीवी पत्रकारहरूले आफ्ना जुन आवश्यकता छन्, आफ्ना जुन चाहिँ पाउनुपर्ने अधिकार छन्, ती कुराहरू नपाइरहेको अवस्थामा हामीले नेपाल पत्रकार महासङ्घलाई अब ट्रेड युनियनमा रूपान्तरण गर्नुपर्ने प्रमुख अहिलेको आवश्यकता छ। र त्यो सँगसँगै शुद्धिकरण त एकदमै अनिवार्य छ, र त्यो सँगै प्रत्यक्ष हामी निर्वाचनमा गएनौँ भने अब यो पत्रकारहरू 7 बराबर एउटा पार्षद आउने र 1 पत्रकार हुन्छ, तर 6 अरू चाहिँ गैर पत्रकारहरूलाई नेपाल पत्रकार महासङ्घमा सदस्यता दिएर जुन चाहिँ आफू अगाडि आउने र भोटिङ जुन चाहिँ बक्स मात्रै बनाउने काम भइराखेको छ, र यसलाई हटाउनको लागि र त्यो सँगसँगै पत्रकारहरूले अब जस्तो कुनै एउटा सरकारी कर्मचारी सामान्य तल्लो पदमा रहेर पनि 20 उसले जागिर गर्यो, उसले आफ्नो ड्युटी पुरा गर्यो भने ऊ चाहिँ 20 पछाडि केही न केही पाउँछ, उसले पेन्सन पाउँछ अथवा केही सुविधाहरू पाउँछ। सामाजिक सुरक्षाको लागि पनि हामीले केही व्यवस्था गर्नुपर्ने हुन्छ। त्योसँगै बिमाका कुराहरू छन्, पत्रकार केही दुर्घटना भयो अथवा ऊ मर्यो भने ऊ सकियो, त्यही उसले केही पाउनेवाला छैन। त्यसकारण सरकारी निकायबाटै ती व्यवस्थाहरू हुनुपर्छ, र त्यसको लागि नेपाल पत्रकार महासङ्घले पहल गर्नुपर्छ। यी आदि मुद्दाहरू लिएर प्रजातान्त्रिक प्यानल अनि चाहिँ सिङ्गल मैदानमा उत्रेको अवस्था हुन्छ। हामी कार्यक्रमको अन्त्यमा छौँ, छोटो भयो भने हामीलाई यो कुराकानी गरिदिनु भयो, यहाँलाई धन्यवाद दिन्छौँ। र यहाँको प्रेस युनियनले अब महाधिवेशनमा जित हात पार्नेछ, हामी कामना गर्छौँ। हस् धन्यवाद। प्रकाश थापासँग हामीले कुराकानी गऱ्यौँ, प्रेस युनियनका तर्फबाट सचिवका उम्मेद्वार प्रकाश थापासँगको कुराकानीसँगै आजको लागि अर्पण बसको समय सकिएको छ। आगामी साता कुनै एक विषयवस्तुका साथमा हामी उपस्थित हुनेछौँ। आजको कार्यक्रमबाट भने प्रविधि संयोजनमा साथ दिने रिजनलाई धन्यवाद दिँदै म ध्रुवराज बिदा हुन्छु, नमस्कार।